आज हामी के नेपालका केही धार्मिक स्थलहरूको बारेमा चर्चा गर्न गइरहेका छौँ। सबैभन्दा पहिला हामी सुदूरपश्चिमतिरबाट लागौँ। यसमा कञ्चनपुर जिल्लामा रहेका धार्मिक स्थलहरू रहेका छन् सिद्ध बाबा, ज्वाला देवी र ब्रह्मदेव मन्दिर। त्यस्तै डडेलधुरामा रहेको छ उग्रतारा देवीको मन्दिर, घटाल देवता, भागेश्वर, घन्टेश्वर, 80 ग्राम डागेश्वरी मन्दिर रहेको छ डडेलधुरामा। त्यस्तै बैतडी जिल्लामा रहेको छ देउलेख, त्रिपुरा सुन्दरी, देही मान्डौँ, मेलौली भगवती, यो मेलौली भगवतीको मन्दिर बैतडी जिल्लामा छ। त्यस्तै तला जगन्नाथ र देउलटा मन्दिर पनि बैतडी जिल्लामै पर्दछ। यसको महत्त्वपूर्ण दुईवटा भनेको त्रिपुरा सुन्दरी र मेलौली भगवती भन्ने सम्झनु पर्यो। त्यस्तै दार्चुला जिल्लामा रहेको छ मालुका अर्जुन, तपोवन, गोकुलेश्वर महादेव, लटीनाथ मन्दिर। दार्चुला जिल्लामा मालिका अर्जुन, गोकुलेश्वर, लटीनाथ यी महत्त्वपूर्ण तीर्थस्थल छन्। तपोवन पनि अर्को महत्त्वपूर्ण मानिन्छ। त्यस्तै अछाम जिल्लामा जाउँ। अछाम जिल्लामा रहेको छ गजरा भगवतीको मन्दिर, गाजरा भगवती, बैजनाथ, षोडशा देवी मन्दिर, विनायक, पञ्चदेवल, मुसे मान्डौँ, बरदा देवी। यस्तै मुसे मान्डौँ भनेपछि यो हामी अछाम जिल्लालाई सम्झिहाल्नु पऱ्यो, मुसे मान्डौँ। कैलाली जिल्लाको पवित्र धार्मिक स्थल रहेको छ घोडाघोडी देवीको मन्दिर कैलालीमा पर्यो। त्यसपछि वनदेवी, लक्ष्मीनारायण, गोदावरी शिव मन्दिर, बेहडा बाबा मन्दिर पनि कैलाली जिल्लामै पर्दछ। यस्तै डोटी जिल्लामा जाउँ। डोटीमा शैलेश्वरीको मन्दिर रहेको छ, शैलेश्वरी मालिका स्थान छ, दुग्धेश्वर आसदला धार्मिक स्थल पनि डोटी जिल्लामै पर्दछ। बाजुरामा चाहिँ बढी मालिका भगवती को मन्दिर छ, बढी मालिका प्रसिद्ध हो यो, र अर्को रहेको छ नाट्येश्वरी मेला पनि बाजुरा जिल्लामै लाग्दछ। त्यसपछि बझाङ जिल्लामा जाउँ। बझाङ जिल्लाको प्रसिद्ध धार्मिक स्थलको कुरो गर्नुपर्दा सुरमा सरोवर सबभन्दा पहिलो नम्बरमै आउँछ। त्यसपछि खापर मान्डौँ र ढडार मस्टो, सुरमा देवी, बान्निकी चैतेली, त्यसपछि पौवागढी, बाघ डाँडाबाग मस्टो र देवल बाँच। यसमध्ये महत्त्वपूर्ण भनेको चाहिँ सुरमा सरोवर हो, बझाङको सुरमा सरोवर। त्यसपछि कालीकोटमा जाँदाखेरि चौथी देवल, पञ्चदेवल, गुना मान्डौँ मन्दिर कालीकोट जिल्लामा पर्दछन्। मुगुमा कालिका मालिका गढी मुगु जिल्लामा पर्यो, कालिका मालिका छायानाथ मन्दिर र गुम्बाहरू, विभिन्न गुम्बाहरू मुगु जिल्लामा पर्दछ। त्यसपछि जुम्ला जिल्लामा जाँदा यहाँको चन्दननाथ मन्दिर एकदमै प्रसिद्ध मन्दिर छ। त्यसका अलावा कुडारी तीर्थस्थल, भैरवनाथ मन्दिर, दानासागु भैरवनाथ मन्दिर भइहाल्यो। त्यसपछि गएर चाहिँ थार्पा मस्टा र मस्टा भगवतीको मन्दिर पनि जुम्ला जिल्लामा पर्दछ। हुम्लामा जानुपर्दा, हुम्लाको कुरो गर्नुपर्दा खार्पुनाथ मन्दिर, सार्कीको थान, बाडपाले, हाल्दी बौद्ध गुम्बा हुम्ला जिल्लामा रहेका छन्। डोल्पा जिल्लामा त्रिपुरा सुन्दरी गुम्बाहरू, त्रिपुरा सुन्दरी भगवतीको मन्दिर डोल्पामा, त्रिपुरा सुन्दरी र अन्य विभिन्न गुम्बाहरू छन्, जस्तै हुरीकोट, सिरिङका कोट, तारा, टुप्पा तारा गुम्बा आदि रहेका छन्। त्यसपछि बर्दियामा जानुपर्दा, बर्दियाको प्रसिद्ध तीर्थस्थल भनेको ठाकुरद्वारा हो, बर्दिया जिल्लामा पर्छ, र अर्को टिक्कम कोढिया मन्दिर पनि बर्दियामै पर्छ। बाँके जिल्लामा जय बागेश्वरीको मन्दिर छ, र जुङ्गा भएको एकमात्र महादेवको मूर्ति पनि बाँके जिल्लामै पर्दछ, र अन्य विभिन्न मुस्लिम समुदायका मस्जिदहरूको बाहुल्यता पनि छ बाँके जिल्लामा। सुर्खेतको कुरो गर्नुपर्दा काँक्रे विहार, प्रसिद्ध काँक्रे विहार सुर्खेत जिल्लामा पर्दछ भने लाटी कोइलीको मन्दिर पनि सुर्खेतमै पर्दछ। त्यस्तै देउती बजैको मन्दिर सुर्खेत जिल्लामै पर्दछ। जाजरकोटको कुरो गर्नुपर्दा जगातीपुर जाजरकोटमा पर्दछ भने पैका मस्टा मन्दिर जाजरकोटमा पर्दछ। दैलेखमा पादुका स्थान छ, र अर्को प्रसिद्ध भनेको धुलेश्वर महादेवको मन्दिर छ, र नाभि स्थान, शिर स्थान, कोटिला तीर्थस्थल, पञ्चकोशी धार्मिक स्थल, डुगेश्वर महादेव, कीर्ति स्तम्भ, ज्वाला देवी पनि दैलेख जिल्लामा पर्छ। यसमा चाहिँ ज्वालामुखीको चिन्ह भएको जिल्ला पनि दैलेख नै हो। त्यस्तै दाङमा कुरो गर्नुपर्दा अम्बिकेश्वरी मन्दिर, रत्नाथ मन्दिर, चौघेरा माई पीठ पनि र बगौडा धार्मिक स्थल भनेको दाङ जिल्लामा पर्दछन्। प्युठान जिल्लाको प्रसिद्ध धार्मिक स्थल भनेको स्वर्गद्वारी तीर्थस्थल हो, स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको ठाउँ। अर्को छ ऐरावत तीर्थस्थल, पनि प्युठान जिल्लामै पर्दछ। सल्यान जिल्लाको कुरो गर्नुपर्दा खैरामाङ भगवती छाया क्षेत्र र छत्रचण्डेश्वरी भगवतीको मन्दिर तथा सल्यान भगवतीको मन्दिर सल्यान जिल्लामा पर्दछन्। रोल्पा जिल्लाको कुरो गर्नुपर्दा बाजु बराह र कैलाश बराह मन्दिर, नौला देवी पाटेश्वर मन्दिर पनि रोल्पा जिल्लामा पर्दछन्। रुकुममा विजयेश्वरी मन्दिर र कालिका देवीको मन्दिर रहेको छ। कपिल वस्तुको कुरो गर्नुपर्दा भगवान बुद्धको जन्मस्थल छ। त्यसपछि यहाँ फुटेश्वर महादेवको मन्दिर पनि छ। समय माईको मन्दिर पनि यही कपिल वस्तु जिल्लामा पर्दछ भने तौलेश्वर महादेव र तिलौरा कोट पनि कपिलवस्तु जिल्लामै पर्दछन्। नवलपरासीमा मौला कालिका र दाउन्य माई तथा त्रिवेणी धार्मिक स्थलहरू, मौला कालिका, दाउन्य माई र त्रिवेणी धार्मिक स्थल पर्दछन् भने रूपन्देहीमा माया देवी र बौद्ध गुम्बाहरू रहेका छन्। पाल्पाको कुरो गर्नुपर्दा रिसिङ र घिसिङ, अर्घली तीर्थस्थल, माडी धार्मिक स्थल, अमरनारायण, उजेश्वरी भगवती, रिडी र ऋषिकेशव मन्दिर पाल्पा जिल्लाका प्रसिद्ध धार्मिक स्थलहरू हुन्। अर्घखाँचीको कुरो गर्नुपर्दा छत्र महाराजको मन्दिर, सुपा देउराली यो प्रसिद्ध हो र पाणिनी तपोभूमि पनि अर्घखाँचीमा पर्दछ र अर्को रहेको छ एउटा अर्घा भगवती। त्यस्तै गुल्मीको कुरो गर्नुपर्दा रुरु क्षेत्र गुल्मी जिल्लामा पर्दछ भने रुद्रबेणी, रेसुङ्गा मन्दिर, श्रृङ्गा मन्दिर, सुगन्धा विहार पनि गुल्मी जिल्लामै पर्दछन्। बागलुङ जिल्लामा प्रसिद्ध बागलुङ कालिकाको मन्दिर, कालिका भगवतीको मन्दिर रहेको छ भने जयमुनि घाट तीर्थस्थल र उत्तर गङ्गा धार्मिक स्थल तथा थन्थाप भगवतीको मन्दिर पनि बागलुङ जिल्लामै पर्दछ। त्यसपछि मुस्ताङ जिल्लाको कुरो गर्नुपर्दा कागबेनी मुक्तिनाथ, प्रसिद्ध मुक्तिनाथ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मन्दिर जुन रहेको छ 3750 मिटरको उचाइमा, मुक्तिनाथ पनि यही मुस्ताङ जिल्लामा पर्दछ भने नरिझोवा र नरसिंह गुम्बा पनि मुस्ताङ जिल्लामा पर्दछन्। म्याग्दी जिल्लामा प्रसिद्ध गलेश्वर महादेवको मन्दिर रहेको छ भने पर्वतमा सेतीबेनी मोदीबेनी मेला, अपलेश्वर र गुप्तेश्वर महादेव गुफा रहेको छन्। स्याङ्जा जिल्लामा प्रसिद्ध आलमदेवीको मन्दिर र श्रवण कुमार आश्रम रहेको छ भने गर्ग तीर्थस्थल, छाङ्दी मेला, चण्डीदेवी सुलुङ कालिका र जगत्री देवीको मन्दिर पनि स्याङ्जा जिल्लामै पर्दछ। त्यस्तै कास्की जिल्लाको कुरो गर्नुपर्दा तालबाराही, बिन्दुवासिनी मन्दिर, शान्ति स्तूप कास्की जिल्लामा पर्दछन् भने लमजुङ जिल्लामा तुर्लुङ कालिका र इशानेश्वर मन्दिर पर्दछ। मनाङ जिल्लामा छेक गुम्बा छ भनेदेखि तनहुँमा फिर्ती ब्यास गुफा, बुढी भगवतीको मन्दिर पनि तनहुँमै पर्यो र छिम्केश्वरी देवी र छाब्दी बाराही, बुढी भगवती, छिम्केश्वरी र छाब्दी बाराही तिनवटै तनहुँ जिल्लामै पर्दछन्। गोर्खा जिल्लाको कुरो गर्नुपर्दा प्रसिद्ध मनाकामनाको मन्दिर रामेश्वर र गोरखनाथ मन्दिर, गोरखनाथको मन्दिर पनि गोर्खा जिल्लामै पर्दछ। रौतहटमा राजदेवी मन्दिर, बाणेश्वर महादेव मन्दिर रहेका छन् भनेदेखि बारामा गढीमाई भगवतीको मन्दिर रहेको छ। त्यस्तै कङ्कालिनी माई, धानी माईको मन्दिर पनि बारा जिल्लामै रहेको छ। त्यस्तै पर्सामा गढवा माईको मन्दिर, बारामा गढीमाई, पर्सामा गढवा माईको मन्दिर, अर्मादेवी अलङ्ख्या मठ पनि रहेको छ। मकवानपुरमा भुटन देवी र चुरिया माईको मन्दिर रहेको छ भनेदेखि चितवनमा सोमेश्वर काली वाल्मिकी आश्रम, त्रिवेणी धाम विक्रम बाबा र गजेन्द्र मुख्य, विक्रम बाबा र गजेन्द्र मुख्य छ चितवन जिल्लामा पर्दछन्। भक्तपुरमा दत्तात्रेयको मन्दिर, तलेजु भवानी, चाँगु नारायण र न्यातपुल पर्दछन् भनेदेखि ललितपुरमा श्रीकृष्ण मन्दिर, बौद्ध विहार, पुलचोक गुरुद्वारा र थुप्रै चर्चहरू पर्दछन्। त्यसै गरी काठमाडौँ जिल्लामा पशुपतिनाथ, तुलजा भगवतीको मन्दिर, बुढा नीलकण्ठ, बौद्ध स्तूप, सोमबुनाथ लगायतका जामे मस्जिद लगायतका धार्मिक स्थलहरू पर्दछन्। काभ्रे पलाञ्चोकको कुरो गर्नुपर्दा गोखुरेश्वर महादेव, युधिष्ठिर मन्दिर, पलाञ्चोक भगवती र पनौती भगवती यो काभ्रे पलाञ्चोकका महत्त्वपूर्ण सम्पदाहरू हुन्। त्यसका अलावा सङ्कटेश्वर र विकटेश्वर महादेव, सृष्टिकान्त लोकेश्वर, चण्डेश्वरी र नमोबुद्ध तिमाल नारायणको मन्दिर पनि काभ्रे पलाञ्चोकमै पर्दछ। सिन्धुपाल्चोकमा लार्के ग्याङ पर्दछ भने नुवाकोटमा भैरवी मन्दिर, देवीघाट र दुक्षेश्वर महादेवको मन्दिर रहेको छ। त्यस्तै गरी धादिङमा ज्वालामुखी देवी र गङ्गा जमुना धार्मिक स्थल, बल्लभी देवी र नीलकण्ठ धार्मिक स्थल, आमलेश्वर महादेव र मैदी भगवतीको मन्दिर पनि धादिङ जिल्लामै पर्दछ। रसुवामा भूमे देवीको मन्दिर, गोसाईकुण्ड र गुप्तेश्वरी महादेवको मन्दिर रहेको छ भनेदेखि सर्लाईमा रजला शिवालय मन्दिर, शिलामाई मूर्तिया क्षेत्र रहेको छ। महोत्तरीमा टुटेश्वर महादेव, जलेश्वरनाथ र तस्मैया मठ, रतबारा मठ, सोनामाई मन्दिर रहेको छ। धनुषामा जानकी मन्दिर, विवाह मण्डप, धनुषाधाम, पवित्र रङ्गभूमि, दुर्वासा आश्रम, दुलहा दुलहिन आदि जस्ता मन्दिरहरू धनुषामा रहेका छन् भने सिन्धुली जिल्लामा कमला माई, सिद्धेश्वर महादेव, कुशेश्वर महादेव र मालेपाटी स्थान रहेको छ। रामेछापमा केवलेश्वर महादेव, खाँडादेवी स्थान, सीतादेवी स्थान, लोफरा र बिरौटा गुम्बा रहेका छन् भनेदेखि दोलखा जिल्लामा दोलखा भीमेश्वर र कालिन्चोक भगवतीको मन्दिर रहेको छ। त्यस्तै गरी सिराहा जिल्लामा पाता पोखरी, सारस्वनाथ मन्दिर, सहलेस क्षेत्र रहेको छ सिराहामा। सप्तरीमा राजदेवी मन्दिर, छिन्नमस्ता भगवती, ठेलिया मेडिया मन्दिर रहेको छ भने उदयपुरमा पञ्चावती माई र चौदण्डी देवी माईको मन्दिर रहेको छ। खोटाङमा पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवको मन्दिर रहेको छ भने ओखलढुङ्गामा पञ्चदेवी मन्दिर, नर्मदेश्वर महादेव र चम्पादेवी पर्दछन्। सोलुखुम्बुमा स्याङबोचे गुम्बा अवस्थित छ भनेदेखि सुनसरीमा रामधुनी तीर्थस्थल, पिण्डेश्वर, बुढा सुब्बा, दन्तकाली, बराह क्षेत्र आदि जस्ता धार्मिक स्थलहरू रहेका छन्। मोरङमा विराट कालीको मन्दिर रहेको छ भने भोजपुर जिल्लामा सिंहकाली मन्दिर र शीतला देवी भगवतीको मन्दिर रहेको छ। भोजपुर जिल्लामा शीतला देवीको मन्दिर। त्यस पछाडि आउँछ धनकुटा। धनकुटामा पूर्वकी मनोकामना भनेर चिनिने छिन्ताङ देवीको मन्दिर छ भनेदेखि निशान देवीको मन्दिर पनि धनकुटामै पर्दछ। तेह्रथुममा सिंहवाहिनी मन्दिर छ भने सखुवा सभामा सिद्धिकाली मन्दिर रहेको छ। झापामा अर्जुनधारा, माइमेला, सतासीधाम धार्मिक स्थल पर्दछन् भने किचकबध कुण्ड पनि झापा जिल्लामै पर्दछ। इलाम जिल्लामा माइस्थान, माइबेनी, पञ्चकन्या देवी, गजुरमुखी देवी, बरुवा क्षेत्र, लारुम्बा जस्ता धार्मिक स्थलहरू पर्दछन् भनेदेखि पाँच थरमा सिंहदेवी र गुप्तेश्वर महादेवको मन्दिर रहेको छ पाँच थरमा। तेह्रथुममा सिंहवाहिनी, पाँच थरमा सिंहदेवी। त्यस्तै गरी ताप्लेजुङमा चाहिँ पाथिबरा भगवतीको मन्दिर रहेको छ। यी नेपालका महत्त्वपूर्ण धार्मिक सम्पदाहरू, धार्मिक स्थलहरू रहेका थिए।